जो देसी नजाई यो धामी मोटो भएसी बिरामी घाइते मुटु दुखाएर हाँस्नु पर्याछ हाँस्नु पर्याछ तिमी त्यता माए यता तडपेर सानु बाँच्नु पर्याछ नचाहिँ यो धामी मोटो भएसी बिरामी घाइते मुटु दुखाएर हाँस्नु पर्याछ हाँस्नु पर्याछ तिमी त्यता माए यता तडपेर सानु बाँच्नु पर्याछ तिमी त्यता माए यता तडपेर सानु बाँच्नु पर्याछ हाँस्नु पर्याछ तिमी त्यता माए यता तडपेर सानु बाँच्नु पर्याछ दुसाउँदै हिँड्ने माया गर्ने मुटुलाई नचिन्ने घाइते मुटु दुखाएर हाँस्नु पर्याछ हाँस्नु पर्याछ तिमी त्यता माए यता तडपेर सानु बाँच्नु पर्याछ तिमी त्यता माए यता तडपेर सानु बाँच्नु पर्याछ Thank you. हाँस्नु पर्याछ तिमी त्यता माये यता तडपेर सानु बाँच्नु पर्याछ आँसुको खोला तडपेर ताने भयो छोला घाइते मुटु दुखाए हाँस्नु पर्याछ हाँस्नु पर्याछ तिमी त्यता माये यता तडपेर सानु बाँच्नु पर्याछ तिमी त्यता माये यता तडपेर सानु बाँच्नु पर्याछ